बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल लिङ्गे पिङमा मच्चिँदै रमाउँदै होलान् सङ्गी साथी लिङ्गे पिङमा मच्चिँदै रमाउँदै होलान् सङ्गी साथी त्यो रमझम त्यो उत्सव सम्झिँदारी पोल्छ छाती मान्यजनको आशीर्वाद छुट्यो अनि धेरै कुरा मान्यजनको आशीर्वाद छुट्यो अनि धेरै कुरा जमरासँगै रातो टिका लगाउनलाई निधारमा माथि त्यो रमझम त्यो उत्सव सम्झिँदानी पोल्छ छाती उता खल्लो यता खल्लो मन खुसी छैन कतै उता खल्लो यता खल्लो मन खुसी छैन कतै परदेशीलाई दशैं तिहार नआएकै हुन्थ्यो जाति त्यो रमझम त्यो उत्सव सम्झिदानी पोल्छ छाती के पाएँ खै के गुमाएँ लेखाजोखा छैन केही के पाएँ खै के गुमाएँ लेखाजोखा छैन केही एक्लै एक्लै टोलाइ बस्छु जुन तारा हेर्दै राति लिङ्गे पिङमा मच्छिँदै रमाउँदै होलान् सङ्गी साथी त्यो रमझम त्यो उत्सव सम्झिदानी पोल्छ छाती भानु जन्मस्थल तनहुँ स्थायी निवास भई हाल अबुधाबी युएई रहँदै आउनुभएका मिन राणा भाटको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा हामी तपाईँ समक्ष सुमधुर हिन्दी उर्दू गजलहरूका साथमा दशैं विशेष गजलहरू र दशैं विशेष छलफल लिएर आइपुगेका छौं। दशैंभित्र हामी प्रवेश गरिसकेका छौं। त्यसो त आज फुलपाती हो, अरू वर्षहरूमा हो भने टिका लाउने दिन अलि टाढा रहन्थ्यो। यो वर्ष हामीसँग दशमी तिथि नरहेको हुनाले हामी नवमी तिथिकै दिन टिका टालोको कार्यक्रम गर्छौं। समस्त हिन्दूहरूको यो दशैं पर्वको अवसरमा कार्यक्रम बुलबुल युनिट हामी समस्त बुलबुलियनलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। कुनै पनि जाति वा धर्मभित्र आफ्नो संस्कृति चाडपर्व मान्नु भनेको मानिसका लागि उत्सव हो, खुसीको कुरा हो। यस्तो खुसीको समय सँगसँगै खुसीसँग हामी तुलना गरेर दुःखलाई पनि हेर्छौँ। सबैलाई एकैचोटि सुख बस्दैन, सबैलाई एकैचोटि दुःख पनि बस्दैन। दुःख र सुख एउटै सिक्काका दुई पाटाहरू घुमिरहन्छन्। पालो पुर्याउँदै कसैसँग सुख बस्छन् भने कसैसँग दुःख बस्छन्। फेरि सूर्य उदाउँदै रहन्छ दिनदिनै र ऋतुहरू परिवर्तन हुँदै गर्छन्। त्यसपछि दुःखका दिनहरू कसैका सकिन्छन् र सुखका दिन सुरु हुन्छन्। जसका सुखका दिन छन् त्यसका दुःखका दिन रहन्छन्। अहिले यति बेला दशैं चलिरहँदा अधिकांश मानिसहरू दशैंको रमझममा खुसी भइरहँदा कतै कुनै कुनामा प्रवासीहरू दुखी भइरहेको पत्रहरू गजलहरू बोल्छन् बुलबुलमा आइपुगेर। र आज त्यस्तै गजलहरू त्यस्तै पत्रहरू बोकेर ल्याएको छु मैले बुलबुलमा। तसर्थ आजको कार्यक्रममा मैले गजलका सिद्धान्त र हराफहरू हेरेर गजल वाचन गर्दिनँ, भावना हेरेर गजल वाचन गर्छु। यसलाई सबै बुलबुलिनले यसै गरी बुझिदिनुहोला। आज दशैं विशेषकै अवसर पारेर एउटा गजल यो कार्यक्रमको सुरुवातकै चरणमा फेरि वाचन गर्छु। बाबियोको झ्याङ खोज्दै काट्दै होलान् यतिखेर बाबियोको झ्याङ खोज्दै काट्दै होलान् यतिखेर चौतारोमा पिङको डोरी बाँड्दै होलान् यतिखेर साउदी कतार मलेसिया जानेहरू फर्किआए साउदी कतार मलेसिया जानेहरू फर्किआए दशैं तिहार शुभकामना साड्दै होलान् यतिखेर चौतारोमा पिङ्को डोरी बाँड्दै होलान् यतिखेर फर्के होलान् लाहुरेहरू खुसी होलान् बालबच्चा फर्के होलान् लाहुरेहरू खुसी होलान् बालबच्चा हातमा लिँदै चिची पापा चाड्दै होलान् यतिखेर चौतारोमा पिङ्को डोरी बाँड्दै होलान् यतिखेर आफ्नो घरमा नहुनेले टाउकातिर कन्या हुँदै आफ्नो घरमा नहुनेले टाउकातिर कन्या हुँदै साहुसँग ऋण माग्न आँट्दै होलान् यतिखेर चौतारोमा पिङ्को डोरी बाँड्दै होलान् यतिखेर जसको छैन नयाँ नाना दशैं तिहार मिठो खाना जसको छैन नयाँ नाना दशैं तिहार मिठो खाना कलिलाती बाल मन फाट्दै होलान् यतिखेर बाबियोको झ्याङ खोज्दै काट्दै होलान् यतिखेर चौतारोमा पिङ्को डोरी बाँड्दै होलान् यतिखेर काठमाडौँ नाङ्लेबारे पाँच स्थायी निवास भई हाल युएई दुबई रहँदै आउनुभएका कोमलनाथ रिमाल साधुरामलाई दशैं दुखेको छ यति बेला दुबईमा र त्यही दुखाइलाई गजल मार्फत राख्नुहुन्छ उहाँको गजलमा के छैन सुखका कुरा पनि छन् दुःखका कुरा पनि छन् सम्झनाका कुराहरू पनि छन् बाबियोको डोरी बाटेर पिङालेका प्रसङ्गहरू पनि छन् यस्तो बेलामा प्रवासमा एक्लै चकमन्न एउटै कोठामा बसिरहनु पर्दा सम्भवतः लाग्दो हो मानिसहरूलाई कतै कुनै पच्चाप सुनियो भने पनि चिनेकै मान्छे पो आएको छ कि कतै कुनै घटनाहरू देख्यो भने पनि आफैले भोगेका घटना पो सँगै आइरहेको छ कि आफ्नै राष्ट्रियता आफूसँग बोलिरहेको छ कि आफ्नै माटोको सुगन्ध आइरहेको छ कि दशैंका मिठा धूपका बासनाहरू चलिरहेका छन् कि यस्तै भाव बोक्छ भूपिन्दरको गजलले गाउनुहुन्छ आहट सी कोही आए लगता है तुम अब तो लगता है कि तुम हो आहट सी कोई आए तो लगता है कि तुम हो साया कोई लहराए तो लगता है तो लगता है कि तुम आहट सी कोई आए तो लगता है कि तुम हो जब शाख कोई हाथ लगाते ही चमन में जब शाख कोई हाथ लगाते ही चमन में शर्माए लचक जाए तो लगता है कि तुम हो शर्माए लचक जाए तो लगता है तो लगता है कि तुम हो आहट सी कोई आए तो लगता है कि तुम कैफ हवा का संदल से महकती हुई पुर कैफ हवा का झोंका कोई टकराए तो लगता है कि तुम झोंका कोई टकराए तो लगता है, तो लगता है कि तुम हो। साया कोई लहराए तो लगता है कि तुम। झुपड़ी को जस्तै मसंग धन पैसा लुगा फाटो को कहानी छ। झुपड़ी को जस्तै मसंग धन पैसा लुगा फाटो को कहानी छ। भन्छन् दशैं आयो गरीबलाई पुरानै चिसो आटो को कहानी छ। धन को ध्वजा उडाई पड्काई हाल्छन् महल र सड़कमा पटकाहरू। धन को ध्वजा उडाई पड्काई हाल्छन् महल र सड़कमा पटकाहरू। तर गरीब को झुप्रो र अंग छोप्ने एक पाटो को कहानी छ। भन्छन् दशैं आयो गरीबलाई पुरानै चिसो आटो को कहानी छ। सम्झिदै प्रवासमा कतिन्जेल मुटु छाम्दै रुदै बस्छौं अब मनि। सम्झिँदै प्रवासमा कतिन्जेल मुटु छाम्दै रुँदै बस्छु अब मनि। सुन्दर मेरो गाउँ समाज घर आँगन र माटोको कहानी छ। भन्छन् दशैं आयो गरीबलाई पुरानै चिसो आटोको कहानी छ। हुने खानेहरू रंगीन भई निधारमा टीका जमारा थाप्दै गर्दा, हुने खानेहरू रंगीन भई निधारमा टीका जमारा थाप्दै गर्दा गरीबका झुत्रे झाम्टे भएका कपडामा छुट्टै टाटोको कहानी छ। भन्छन् दशैं आयो गरीबलाई पुरानै चिसो आटोको कहानी छ। जसरी टीका जमारा विजयादशमी शुभकामना दिइन्छ, जसरी टीका जमारा विजयादशमी शुभकामना दिइन्छ, उस्तै नभए नि उस्तै उस्तै सहयोगी लाटोको कहानी छ। झुपडीको जस्तै मसँग धन पैसा लुगा फाटोको कहानी छ। भन्छन् दशैं आयो गरीबलाई पुरानै चिसो आटोको कहानी छ। यो मैले अहिले वाचन गरेको गजल नारायण स्थान बलेवा बागलुङ स्थायी निवास भई हाल भारतको हैदराबाद रहँदै आउनुभएका टुकनाथ सहयोगीको गजल थियो। उहाँको गजल मैले वाचन गरेँ। अब यो गजलपछि म साङ्गीतिक गजल राख्दैछु। अर्को गजल आशा भोसलेको आवाजमा रुदादे मोहब्बत क्या कही। रुदादे मोहब्बत क्या कही, रुदादे मोहब्बत क्या कही। कुछ याद रही कुछ भूल गए, दो दिन की मसरत क्या कही, दो दिन की मसरत क्या कही। कुछ याद रही कुछ भूल गए, रुदादे महबत क्या कही क्या कही। जब मोहब्बत क्या कहिए, नाम की शिद्दत क्या कहिए, कुछ याद रही कुछ भूल गए, रुदाद मोहब्बत क्या कहिए क्या कहिए। सुनसान सुनसान चकमन रातमा, सुनसान सुनसान चकमन्न रातमा, पानी बर्स्यो कि कहर रातमा, गाढा निद्रामा सपनी झैं लाग्छ, गाढा निद्रामा सपनी झैं लाग्छ, पहिरो खस्यो कि पस्यो बगर थातमा, पानी बर्स्यो कि कहर रातमा, दुनियाँलाई रमिता भो यो पीडा पनि, दुनियाँलाई रमिता भो यो पीडा पनि, हँसी मजाक गर्छन् बात बातमा, पानी बर्स्यो कि कहर रातमा, दुःख सबैलाई पर्न सक्ने यो जान, दुःख सबैलाई पर्न सक्ने यो जान, समवेदना देऊ पीडितलाई यो घातमा, सुनसान सुनसान चकमन्न रातमा, पानी बर्स्यो कि कहर रातमा। यो गजल प्रहलाद कृष्ण थापाको हो, भक्तपुर घर भई हाल कोटेश्वर लेख्नु भएको छ उहाँले आफ्नो ठेगाना, र लेख्नुहुन्छ, प्रशंसा त होइन यसलाई सम्मान सम्झिनु होला, तपाईँको वाचन कलाको, तपाईँले बोलेपछि शब्द पनि गजलमा रूपान्तरित हुन्छ कि जस्तो लाग्छ मलाई, कम्तीमा आफूलाई यस्तो लाग्छ, र एउटा गजल पठाएको छु बाढी पहिरो पीडितहरूको लागि, शब्द सुमन स्वरूप भन्दै पठाउनु भयो। मैले अघि कार्यक्रमको सुरुवातमा पनि भने कतै दशैंले उत्सव मनाइरहन्छ भने कतै दशैंले दुःख पीडा पनि बेहोरिरहेको हुन्छ, दशैं कतै दुख्छ, दशैं कतै चम्किन्छ, कतै चहर्याउँछ, थरी थरीका दशैंहरू हामीले मानिरहेका छौं, यति बेला हामीले सबै सिक्काका दुवै पाटोलाई हेर्नुपर्छ भन्ने कुरा मैले यो गजल सँगसँगै जोड्दै अब अर्को गजल राख्दैछु, तुम्हारे खत में, तुम्हारे खत में नया एक सलाम किसका था, तुम्हारे खत में नया एक सलाम किसका था, न था रकीब तो आखिर वो नाम किसका था, तुम्हारे खत में नया एक सलाम किसका था, तुम्हारे खत में, तुम्हारे खत में नया एक सलाम किसका था, न था रकीब तो आखिर वो नाम किसका था, तुम्हारे खत में नया एक सलाम इसका था, रहा न दिल में वो बेदर्द और दर्द रहा, दर्द रहा मकीम कौन हुआ है, मकाम किसका था, मकीम कौन हुआ है, मकाम किसका था, तुम्हारे खत में नया एक सलाम किसका था, वफा करेंगे निभाएंगे बात मां, मानेंगे तुम्हें भी याद है कुछ ये कलाम किसका था तुम्हें भी याद है कुछ ये कलाम किसका था तुम्हारे खत में बुलबुल एउटा ईरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल जसरी सीतालाई हरण गरियो जसरी सीतालाई हरण गरियो देशको अस्मिता अपहरण गरियो शान्ति समृद्धि र विकासको नाममा शान्ति समृद्धि र विकासको नाममा लासहरूको माला वरण गरियो देशको अस्मिता अपहरण गरियो वीरबहादुरको बहादुरी त्यागी दासत्व संस्कार ग्रहण गरियो देशको अस्मिता अपहरण गरियो राष्ट्रको स्वाधीनता र राष्ट्रिय स्वाभिमान राष्ट्रको स्वाधीनता र राष्ट्रिय स्वाभिमान विदेशी प्रभुको शरण गरियो देशको अस्मिता अपहरण गरियो पाइएन न्याय बरु ज्यानै गयो पाइएन न्याय बरु ज्यानै गयो अनसन गरियो आमरण गरियो जसरी सीतालाई हरण गरियो देशको अस्मिता अपहरण गरियो यो गजल मैले वाचन गरेँ तर गजलमा नाम नलेखेको हुनाले उहाँको नाम यो पाना सँगसँगै आएन र मैले यसलाई वाचन गर्न सकिनँ तर यो अहिले केही दिन अगाडि मात्रै हाम्रो नेपालमा भएको घटना अधिकारी दम्पतिको घटनालाई लिएर लेखिएको गजल जस्तो लाग्यो मलाई आमरण अनसनबारेको यो गजल वाचन गरेँ मैले अब फेरि अर्को एउटा रात्रिगन्थन शैलीको पत्र र गजल छ म विनय श्रेष्ठ सोलुखुम्बु सल्यान एक जन्मी चौतारा स्थायी बसोबास इटहरी दुई शान्तिनगर भई हाल युएईको दुबईमा काम गर्दैछु मलाई तपाईँको बुलबुल एउटा इरानी चरा जब दुबईमा पाइला टेके आजभन्दा दुई वर्ष अगाडि त्यो बेलादेखि मेरो रोजाई अनि मन मन्दिरमा पर्न सफल भयो यो कार्यक्रम मनपर्छ र कहिले बुधबार अनि शनिबार आउँछ जस्तो लाग्छ यो सुनेर मैले पनि केही गर्छु कि जस्तो लागेर नाइट ड्युटीमा गजल गर्न थालेँ अनि आफूलाई पनि केही गर्छु भन्ने मनमा ठूलो सपना लिएर आज मलाई यो बुलबुलमा गजल पोस्ट गर्न मन लागेर पोस्ट गर्दैछु मेरो गजललाई प्रसारण गरिदिनुहुन्छ होला भनी आशावादी छु र सुझाव पनि चाहन्छु भन्दै लेखेर पठाउनु भएको छ हामीलाई विनय श्रेष्ठले सात समुद्र पारी दुबई लेख्नुहुन्छ उहाँको गजल यस्तो छ शिखर पुगेर पनि तल झर्नुपर्छ बुझ शिखर पुगेर पनि तल झर्नुपर्छ बुझ जीवनयापन फेदीमै गर्नुपर्छ बुझ धेरै पाउँछौ सुखमा साथ दिनेहरू धेरै पाउँछौ सुखमा साथ दिनेहरू दुःखको सागर एक्लै तर्नुपर्छ बुझ जीवनयापन फेदीमै गर्नुपर्छ बुझ जिन्दगीमा अमर हुन चाहन्छौ भने जिन्दगीमा अमर हुन चाहन्छौ भने अमृत पाउन अमृत नै छर्नुपर्छ बुझ जीवनयापन फेदीमै गर्नुपर्छ बुझ वास्तविक जिन्दगानी जान्नु छ भने वास्तविक जिन्दगानी जान्नु छ भने फूलमा किन आँधीहुरीमा पर्नुपर्छ बुझ जीवनयापन फेदीमै गर्नुपर्छ बुझ एउटा शत्रुले महामानव बन्छ मान्छे एउटा शत्रुले महामानव बन्छ मान्छे गलत काम गर्नु अघि मर्नुपर्छ बुझ शिखर पुगेर पनि तल झर्नुपर्छ बुझ जीवनयापन फेदीमै गर्नुपर्छ बुझ यो विनय श्रेष्ठको गजल थियो सात समुद्र पारी दुबईबाट भनेर लेखेर पठाउनु भएको म अब बजाउने साङ्गीतिक गजल सात समुद्र पारी रहने हामी प्रवासलाई प्राय सात समुद्र पारी भन्छौं. सात समुद्र पारी रहने सबैको लागि सुनाउन चाहन्छु यो गजल, हम तो हैं परदेश में, देश में निकला होगा चांद. हम तो हैं परदेश में, हम तो हैं परदेश में, देश में निकला होगा चांद. हम तो हैं परदेश में, देश में निकला होगा. यसपालि पनि दशैंमा आमा घर आउन सकिन, यसपालि पनि दशैंमा आमा घर आउन सकिन, निधारमा टीका जमरा कानमा लाउन सकिन, सँगैका साथी पिङ खेल्दै होलान् रमाई रमाई, सँगैका साथी पिङ खेल्दै होलान् रमाई रमाई, पाँच वर्ष बिते देउसी र भैलो गाउन सकिन, निधारमा टीका जमरा कानमा लाउन सकिन, दिनको घाम रातको काम छुट्टिनी नपाउने, दिनको घाम रातको काम छुट्टिनी नपाउने, परदेशमा बिते दशैं र तिहार धाउन सकिन, निधारमा टीका जमरा कानमा लाउनै सकिन, घरको डिलमा बसेरै सानो मलाई नै पर्खी हो, घरको डिलमा बसेरै सानो मलाई नै पर्खी हो, आमाको माया बाबाको आशिष पाउन सकिन, निधारमा टीका जमरा कानमा लाउन सकिन, महलमा बस्ने सपना ठूलो बोकेर आएको थिएँ, महलमा बस्ने सपना ठूलो बोकेर आएको थिएँ, त्यो झुप्रो घरको छुइने चाना चुइने छाना छाउन सकिन, यसपालि पनि दशैंमा आमा घर आउन सकिन, निधारमा टीका जमरा कानमा लाउन सकिन. कोही सात समुद्र पारीबाट भन्नुहुन्छ, कोही मरूभूमिको छातीबाट भन्नुहुन्छ। हरिसिंह माल मुस्कान गोकुलेश्वर बैतडी स्थायी निवास भई हाल मरूभूमिको छातीबाट भनेर पठाउनु भएको गजल थियो, यसलाई मैले वाचन गरेँ। अब अर्को एउटा गजल बागलुङ बलेवा स्थायी निवास भई हाल जापान टोकियो रहँदै आउनुभएका दीप पाठकको गजल छ। त्यो गजलभन्दा अगाडि उहाँको छोटो पत्र पनि छ, यसलाई वाचन गर्छु। लेख्नुहुन्छ उहाँले आफ्नो कहानी, सम्भवतः कहानी नै भनौँ, यसलाई उहाँले लेख्नुभएको छ रात्रिगन्थन शैलीमा। एट माई स्विट होम लेख्नुहुन्छ, कति प्रियजन र साथीहरूले फेसबुकमा यसरी आफ्नो अवस्था जनाइरहँदा त्यसै गरी अवस्था जनाउन नआत्तिएको कहाँ होला र मन, तर परिस्थिति त्यो रहेन। यसपालि पनि एक एक याद बनेर आउँछन्, आँगन, पिँढी, गोठ, बलेसी, मझेरी, अघिनको डिल, जहाँ जाडोभरि म हैकम जमाउँथे, आमा मकै भुट्नुहुन्थ्यो, मकै उछिटिएर नपोल्दासम्म म हलचल गर्दिनथे। मै जस्तै स्वभावको बिरालो थियो, ऊ पनि अघिनाको छेउछाउ आफ्नो हैकम जमाउँथ्यो, मैले भन्दा पनि बढी। म सुत्ने कोठा जोसँग मेरो पुरापुर सम्बन्ध छ, जसले मेरो इतिहास बोकेको छ। एक दिन बजारबाट 5 रुपियाँको पुरानो गोर्खापत्र अनि केही मयूर, गौतम बुद्ध, जोडी परिवार भएका पोस्टर किनेर भातको माडले कोठाको भित्ताभरि टाँसेर रङ्गाएको अस्ति जस्तै लाग्छ। जुन दिन मेरो कोठाले रूप फेरेको थियो, साँच्ची नयाँ दुलाई जस्तै म तल नजरेर भातसम्म कोठामै लगिदिनु भएको थियो आमाले। मनचङ्गा थियो, याद छ त्यति बेला ठिक स्कुलमा 15 दिने दसैँ बिदा थियो। त्यो मौसम, त्यहाँको रमझम, साथीभाइ, लिङ्गेपिङ, खेतभरि झुलेको धान एकदमै मिस गरिरहेको छु। थाहा छैन किन हो, पोहोर सालभन्दा यसपालि छाती नै निचोरेर मन फाटेको छ। कुन्नी किन यति विघ्न याद आयो, सायद एक वर्ष बढी पुराना भएर होलान् परदेशी दिनहरू र उताका मेरा सप्तक। दीप पाठक अगाडि लेख्नुहुन्छ, जुन घर त्यही अवस्थामा छ र म पनि अचेल, आमा मकै भुट्नुहुन्न होला, बा पहिले जस्तै गरी मही पार्नुहुन्न होला, किनकि त्यो मकै र महीको प्यासी टाढा, धेरै टाढा छ आफ्नो प्यारो घरभन्दा पनि। झुपडीलाई रुवाउँछ महललाई हँसाउँछ, झुपडीलाई रुवाउँछ महललाई हँसाउँछ, जब जब दसैँ आउँछ यो आँखा रसाउँछ। बरु जलाइदे यार सरकार गरिब बस्ती सबै, बरु जलाइदे यार सरकार गरिब बस्ती सबै, ज जसलाई गरिबीले पल पल सताउँछ, जब जब दसैँ आउँछ यो आँखा रसाउँछ। बुझेको छस् कति महँगो छ तेरो बजार भाउ, बुझेको छस् कति महँगो छ तेरो बजार भाउ, सोच न यार गरिबलाई पैसा कहाँबाट आउँछ, जब जब दसैँ आउँछ यो आँखा रसाउँछ। मात्र एक प्रश्न मेरो सरकारलाई फेरि पनि, मात्र एक प्रश्न मेरो सरकारलाई फेरि पनि, भन् त तँलाई सम्झेर कुन गर्व गर्ने ठाउँ छ, झुपडीलाई रुवाउँछ महललाई हँसाउँछ, जब जब दसैँ आउँछ यो आँखा रसाउँछ। चिट्ठी आई है, आई है, चिट्ठी आई है, चिट्ठी आई है, आई है, चिट्ठी आई है, चिट्ठी आई है, वतन से चिट्ठी आई है। बड़े दिनों के बाद हम बेवतनों को याद, बड़े दिनों के बाद हम बेवतनों को याद, वतन की मिट्टी आई है। चिट्ठी आई है, आई है, चिट्ठी आई है, चिट्ठी आई है, वतन से चिट्ठी आई है। ऊपर मेरा नाम लिखा है, अंदर ये पैगाम लिखा है, ओ परदेश को जाने वाले, लौट के फिर ना आने वाले, सात समंदर पार गया तू, हमको जिंदा मार गया तू, खून के रिश्ते तोड़ गया तू, आँख में आंसू छोड़ गया तू, कम खाते हैं कम सोते हैं बहुत ज्यादा हम रोते हैं। चिट्ठी आई है, चिट्ठी आई है, आई है, चिट्ठी आई है। चिट्ठी आई है, वतन से चिट्ठी आई है। सुनी हो कई शहर की गलियां, कांटे बन गए बाग की कलियां, कहते हैं सावन के झूले भूल गया तू, हम नहीं भूले तेरे बिन जब जब आई होली पिचकारी से छूटी गोली, पीपल सूना पनघट सूना, घर शमशान का बना नमूना, फसल कटी आई बैसा चिट्ठी आई है, चिट्ठी आई है, आई है चिट्ठी आई है, चिट्ठी आई है वतन से चिट्ठी आई है। जब बैठी बहना रास्ता देख रहे थे नैना, मैं तो बाप हूँ मेरा क्या है, तेरी माँ का हाल बुरा है, तेरी बीवी करती है सेवा सूरत से चिट्ठी आई है, चिट्ठी आई है, आई है चिट्ठी आई है, बड़े दिनों के बाद हम बेवतनों को या वतन की मिट्टी आई है, चिट्ठी आई है, आई है चिट्ठी आई है, चिट्ठी आई है वतन से चिट्ठी। पंकज उदासको आवाजको यो गीतले धेरै प्रवासीको मनलाई छुन्छ। त्यसो त्यसभित्र दशैंका एक शब्द पनि बोलिएका छैनन्। दशैं बोलेका पत्रहरू, दशैं बोलेका गजलहरू हामीले आजको कार्यक्रममा वाचन गर्यौं। पंकज जति तपाईँले पठाउनु भएको थियो आजको मितिसम्म, जसरी भए पनि जीवन त अगाडि बढाउनै पर्छ, दुःख भए पनि सुख भए पनि, सूर्य त बिहान उदाउँछ उदाउँछ, रात साँझ परेपछि आउँछ आउँछ र सूर्य उदाउनुपर्ने समयमा सूर्य नै उदाउँछ। यसर्थ जता रात भएको छ उहाँले पनि दुःखेसो नगर्नुहोला, बिहान आउने समय बाँकी छ भनेर प्रतीक्षा गर्नुहोला। जता जलमल्ल घाम लागेको छ उहाँ पनि धेरै खुसी नहुनुहोला, किनकि भरि बेलुकी फेरि साँझ आउनै पर्छ। दसैँ हामी जहाँ छौँ जस्तो अवस्थामा छौँ त्यसै गरी मनाऊ। दसैँमा धेरै चम्किला भएर उत्ताउलो भएर मात्रै दसैँ मनाइँदैन, दसैँ मनमा मनाउने हो। दसैँ अब फोनमा, दसैँ अब फेसबुकमा, दसैँ अब ट्विटरमा, दसैँ अब सामाजिक सञ्जालहरूमा पनि मनाउन सक्छौँ। हामी समस्त नेपाली एकअर्कामा हातेमालो गरेर दसैँ मनाऊ भन्ने आग्रह गर्दै आजको बुलबुलबाट अब हामी छुट्टिने बेला भएको छ। उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरी बुलबुल दसैँ विशेष गजलबाट गजलको कार्यक्रम बुलबुलबाट छुट्टिँदै तपाईँ सबैलाई दसैँको शुभकामना फेरि दिँदै रामनगर एक भूमही नवलपरासी अस्थायी स्थायी निवास भई हाल सिडनी अस्ट्रेलिया रहँदै आउनुभएका तिलक भट्टराई अन्जानको गजल वाचन गर्दै शुभरात्रि भन्छौं। दसैँ खर्च पठाएको छु आउन पाइन मेरी आमा, दसैँ खर्च पठाएको छु आउन पाइन मेरी आमा, रुँदै दिन कटाएको छु आउन पाइन मेरी आमा, एउटा पोको पार्सल र एउटा चिठी बोकाएर, एउटा पोको पार्सल र एउटा चिठी बोकाएर साथीलाई खटाएको छु आउन पाइन मेरी आमा, रुँदै दिन कटाएको छु आउन पाइन मेरी आमा, चिठी पढी नरोइदिनु झनै पीडा हुन्छ मलाई, चिठी पढी नरोइदिनु झनै पीडा हुन्छ मलाई, सब चिठीमै बताएको छु आउन पाइन मेरी आमा, रुँदै दिन कटाएको छु आउन पाइन मेरी आमा, दिन त खान्छ जागिरले रात बिताउनै प्रलय छ, दिन त खान्छ जागिरले रात बिताउनै प्रलय छ, चिन्तैले ज्यान घटाएको छु आउन पाइन मेरी आमा, रुँदै दिन कटाएको छु आउन पाइन मेरी आमा, तिम्रै हातको टिका थापी सेल खाने मन थियो कति, तिम्रै हातको टिका थापी सेल खाने मन थियो कति, एक्लै चुलो तताएको छु आउन पाइन मेरी आमा, दसैँ खर्च पठाएको छु आउन पाइन मेरी आमा, रुँदै दिन कटाएको छु आउन पाइन मेरी आमा। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।